ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا مولانا محمد عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. قد أفلح من تزكى وذكر اسم ربه فصلى، بل تؤثرون الحياة الدنيا والآخرة خير وأبقى، إن هذا لفي الصحف الأولى صحف إبراهيم موسى. بیٹھتے بیٹھتے ذہن میں یہ بات آئی، یہ نسبت اس مجمعے کی خانقاہ کی طرف ہے، خانقاہ ہی باتیں ہوں گی، تو اسی مناسب آیت بھی سامنے آ گئی اسی کتاب میں، اس کو میں نے پڑھ دیا ہے، دعا کیجیے اس پر مناسب بیان کر سکوں. لکھنا ہے شاہ ولی اللہ صاحب کی بات ہے، تزکیہ نفس کے لیے ذکر لازم ہے، تزکیہ نفس کے لیے ذکر لازم ہے. یہ نہیں ہے کہ صرف خالی باتیں ذکر کے علاوہ باتیں ہوں اور اللہ کا ذکر بھی نہ آوے تو اس سے اللہ سے نسبت پیدا ہو جائے گی، یہ نہیں. شاہ ولی اللہ صاحب کی عبارت ہے. ایک میں تھا کہیں دوسرے ملک میں، ایک صاحب نے پوچھا کہ آپ کوئی بیان کیجیے اس کے مدد تصویر، اتفاق سے یہ آیت مجھے یاد تھی، میں نے کوٹا بے ماں وزا کی نقشی، یہ عبارت مجھے یاد تھی جیسا یہ کتاب رہی ہوئی ہوں. تو انہوں نے کہا کچھ ذکر کیجیے، آزاد آدمی تھے، دوسرے ملک کا واقعہ ہے، سکھ میں تھا. تو انہوں نے کہا کچھ تسکیے کا متعلق اس کسی کی باتیں کیجیے. میں شستر ہو گیا، آزاد آدمی معلوم کس ملک کا ہے، لیکن میں نے یہی کہا یاد آ گئی زبان. فین قلت، پہلے ترجمہ سنیے، فین قلت بما ازکی نفسی، اگر تم کہو کہ اپنے نفس کا تزکیہ کیسے کروں. ظاہر کہ یہ پورا مجمع تزکیہ نفس ہی کے نام پر جمع ہے، خانقاہ کا مطلب یہی ہے تزکیہ. تو اتفاق سے یہی پھر وہ یہ بات نکل آئی ہے. وہی نقول شاہ ولی اللہ صاحب محدث دہلوی لکھ رہے ہیں، یہ قلمی کتاب ہے ان کی، اس میں ہے. تو ہمارے حضرت کو تو بہت سی چیزیں مل جاتی تھیں، تو ان کو مل گئی تو میں نے نقل کر دیا. عام کتابوں میں تفہیمات وغیرہ میں نہیں ہے یہ بات. فین قلت، اگر تم کہو کہ نفس کے لیے، کہتے فین قلت بما ازکی نفسی، اگر تم کہو کہ نفس کا تزکیہ کیسے کیا جائے. قلت باللزوم ذکر، میں کہوں گا ذکر کے لزوم سے، کیونکہ سمجھے میں تھے عارف عارف بلکہ کامل تھے اس طریق میں، دونوں نے اور کوئی بات نہیں. پہلے قلت، اگر تم کہو کہ اپنے نفس کا تزکیہ میں کیسے کروں، جواب سنیے، قلت تو بے لزوم ذکر کو لازم کرو، اس سے تزکیہ ہوگا. بغیر ذکر کے کوئی پہنچا نہیں. حضرت حاجی امداد اللہ صاحب بات آنے کی، جتنے آپ دیکھیں مرکوزات، ذکر کی بہت فضیلت، اس کے لازم کرنے کو بہت اہمیت دیتے ہیں. ذکر کو لازم کرو، بالکل حضرت ماں کا وہی سے ہے. کسی نے کہا کہ حضرت نفس کا تزکیہ نہیں ہو رہا، فرمایا کہ ذکر کو لازم پکڑو اور ذکر کو ناکا نہ کرو. अगर चलते फिरते दौड़ते ही क्यों ना हो पूरा करो। माओदक की नफ्स सवाल बुजुर्गों ने किया। अब ये सब बातें वहाँ सासुदा सब सुनाया करते थे तो वही हम लोग को भी याद है। अभी खोरा थे मेरा दिल सुना रहा हूँ आप लोग कितना उमदा भाई नकुल था साफ साफ दिख रहा है। बेमा ओजक की नफ्सी अपने नफ्स का तस्किया कैसे करूँ। कुल तो बेजिक्र अल्लाह के जिक्र से अल्लाह के जिक्र को लाजिम कर ये कुल तो बेलुजूमी जिक्र के लुजूम से मिल गया। काल तारा बहुत हजरत का हमारा तो नहीं वही है। रमजान था एक साल में जाके कहा बहुत बड़े आदमी थे कि हजरत मैं कुरान की तिलावत कैसे करता हूँ ये है। कहा जिक्र का क्या हाल है जो बदला गया। कहा छूट गया। कहा एक चीज को लिया दूसरी चीज को छूट लिया। तिलावत का नूर अलग है और जिक्र का नूर अलग है। तकमील जो होगी आपको तिलावत के साथ साथ जिक्र करने से भी होगी। खुद हम लोग डाटा पाते बहुत बड़े आदमी को कि आपने कुरान पढ़ा रमदान में जिक्र को छोड़ा क्यों। जिक्र की निस्बत उसकी लताफत अलग है और कुरान की तिलावत अलग है। दोनों दो चीजें हैं। तो कहते हैं बगैर कुल तो बेनकुल था सवाल कर रहा है बेनकुल था बेमा हो सकते नफ्सी। अगर तुम कहो कि हम अपने कल्ब की का तस्किया कैसे करें कुल तो मैं कहूँगा बेलुदू में जिक्र के तेरे यानी क्या कुरान की तिलावत ही इससे गलत मफहम ये सब उसूली बातें हैं। पहले कुल था बेमा हो सकते नफ्सी कुल तो भी जिक्र अल्लाह का जिक्र करो इससे पा जाओगे। ये नहीं कि तिलावत ना करो तिलावत के साथ बाद रमजान में तिलावत करते थे तो अपना जो जरूरी असकार से छोड़ देते। मेरे मुझे जो कहा उन्होंने है कि हजरत ने फरमाया है कि तिलावत की वजह से जिक्र छोड़ो ना उसको भी करो साफ रखे। जिक्र जो तुम्हारा मामूल है उसको जरूर करो तिलावत भी करो। खानका भी यही सब होता रहता था दरमियान में वास्ता हम ही रहते थे ज्यादा सब मौलवी लोगों के मौलवी लोगों का वास्ता वही रहता था गरीब बड़े के चाहे वो देवर के हो कोई बड़े से बड़ा। तो ये फौरन कहा नहीं लोगों में यहाँ शासन दे बारा थी। कहते हैं कि भाई अनुकूल था बेमा हो सकता अगर तुम कहो कि हम तस्किया नफ्स कैसे करें उससे सवाल होता है नहीं। कद अफलाह मन ज़क्काह वक़द ख़ाब मन दस्सा भला भाई उसने जिसे नफ्स का तस्किया किया तो तस्किया कैसे करें। तो उसमें यह है शाह वलीला साहब ने लिखा एक कलमी किताब थी हजरत के पास वो मुझको मिल गई। मैंने जाकर के बहुत बड़े अल्लामा थे कोई देवबंद के कोई कहीं मिले नहीं मैंने वो सुना दिया ये दूसरे मुल्क में उनको इत्मीनान हो गया। तिलावत भी करो और जिक्र के जो मामूल हो वो भी जारी रखो। अगर कोई भी कोई शेख ने बारह तस्वीर बदलाई है तो पढ़ना चाहिए छोड़ना नहीं चाहिए। नागा नहीं करना नागा के हजरत हमारे बहुत मुखालिफ है नागा ना करो। बहर अल्लाह ताला हम सब लोगों को ये जो मजमा है बहुत ही खवास का मजमा है इससे बढ़कर के कौन मजमा हो सकता है जिसमें अल्लाह का जिक्र हो और अल्लाह तक पहुंचने का रास्ता तलब किया जाता हो उससे बढ़कर कोई मजलिस हो सकती है कोई नहीं हो सकती। इस बिना पर फरमाते हैं पहले कुल तक बेमा हो सकती नफ्सी कुल तो बेदुमी जिक्र जिक्र के लुजूम से हजरत साहब कहते थे बगैर जिक्र के नहीं पहुंचोगे। सोहबत जरूरी है उनके साथ साथ जिक्र भी जरूरी है। हजरत साहब ने हजरत मां कासिम को जिक्र भी बतलाया ये यहाँ बैठो इस तरह जिक्र किया करो मां कासिम साहब को। और मां गंगोही जब बैठ हुए तब मस्जिद में जिक्र कर रहे थे घर पर तो सुबह को कहा मुनी रशीद अहमद तुम तो ऐसा जिक्र कर रहे थे जैसे पुराने लोग जिक्र करते हो। अब जिक्र का जिक्र आ गया तो मालूम होगा आपको जिक्र का नाम ही नहीं आता ذکر ضروری ہے, اللہ کا ذکر. وَلَا ذِكْرُ اللَّهِ أَكْبَرُ, اللہ کہتا ہے اللہ کا ذکر, اللہ کا ذکر سب سے بڑا ہے. اللہ تعالیٰ ہم سب لوگوں کو اللہ کے ذکر کی قدر کی توفیق دے, قدر کی توفیق دے, اور جہاں تو ہو سکے اللہ کا ذکر کرتے رہو. کہتے ہیں وَلَا ذِكْرُ اللَّهِ والذين يذكرون الله كثيرا والذاكرات أعد الله لهم مغفرة وأجرا عظيما. ذکر کی بڑی فضیلت ہے. کہتے ہیں عبارت بھی پڑھ دیتا ہوں. فَإِن قُلْتَ بِمَا أُزَكِّي نَفْسِي قُلْتُ بِلُزُومِ ذِكْرِ, شاہ صاحب کی عبارت ہے, قال تعالى إن عند ظن عبدي بي وأنا معه حين يذكرني. کہتے ہیں کہ لزوم بما, اگر تم کہو کہ کس چیز سے ہم اپنے نفس کا تزکیہ کرو, تو میں کہوں گا کہ لزوم ذکر سے کرو, ذکر کو لازم کرو, نسبت پیدا ہو جائے گی نسبت. کہتے ہیں قال تعالی ان ظن عبدی بی وانا معہ حین یذکرنی, میں اس کے ساتھ ہوتا ہوں جب مجھے یاد کرتا ہے, میں اس کے ساتھ ہوتا ہوں جب اس کو یاد ہوتا ہے, ساتھ ہوتا ہوں. بہت سے ہمارے بزرگ نے خاص طور سے حضرت حاجی عبد اللہ صاحب سونے میں پیر پھیلاتے نہیں تھے. کسی نے کہا, پانی نہیں کسی دماغ کا کوئی بھی, کہ حضرت آپ سوتے ہیں پیر پھیلاتے نہیں. کہا اپنے مولا کے سامنے کوئی پیر پھیلاتا ہے. ذکر کی عجیب بات, اللہ ہم کو اور آپ کو ذکر کی توفیق. ماشاء اللہ صاحب کی کبھی ہم نے تصویر ہاتھ ہاتھ میں کر دیا, لیے ہی رہتے تھے تصویر, لیے ہی رہتے تھے, پڑھتے رہتے تھے, پڑھتے رہتے تھے. بارہ محمد احمد صاحب بھی کبھی یہی آ رہا ہے, تصویر لیے ہی رہتے. یہ نہیں کہ یہ عیب ہے, یہ دکھایا ہے. قال تعالی انا عند ظن عبدی بی, میں اپنے بندے کے گمان کے پاس رہتا ہوں, میرے ساتھ اگر گمان نیک رکھتا ہے تو میں اس کے ساتھ ہو جاتا ہوں. چلیے تسلی کی بات ہے نا. انا ان دزن عبدی بھی, میں اپنے بندے کے پاس رہتا ہوں, وہ انا مہو ہی اس کو, میں اس کے ساتھ ہوتا ہوں جب تو مجھ کو یاد کرتا ہے, یاد کرتا اللہ کے. اللہ تعالیٰ ہم سب لوگوں کو ایسے ذکر کی توفیق دے. وانا معہ عند یذکرنی, جب مجھ کو یاد کرتا ہے تو میں اس کے ساتھ ہو جاتا ہوں. حسب ذکر فعلا, حسب ذکر یکون تطہیر النفس, نفس کی تطہیر ذکر کے بدلے, جیسا تمہارا ذکر ویسی نفس کی تطہیر ہوگی. تو خانقاہیں اس کے لیے بنائی جاتی ہے. بہت غلط کیا تو بہت آتے تھے علماء پیر میں, ماں تھانوی کے یہاں بھی جاتے تھے, ذکر بدلاتے تھے, یہ ذکر کیجیے. کسی نے اگر از خود شروع کر دیا, کہا بغیر میں بدلایا آپ نے کب شروع کر دیا, آپ کو مجھ سے پوچھنا چاہیے تب ذکر کرتے ہیں. انا ماہو ہی نہیں کرو, میں اس کے ساتھ ہوں جو مجھ کو یاد کرتا. یہ کتاب مجھے قلمی ہے, حضرت کے پاس کب کی تھی تو میں نے نکالا دیکھ رہا ہے, بہت خوش ہوئی. وہ الا حسب ذکر, میں ذکر کے اعتبار سے تطہیر نفس ہوتا ہے. شاہ صاحب کی عبارت بالکل متقدمین متکلمین تھی, والا حسب ذکر والا ماہو ہی نیز کرو نہیں, والا حسب ذکر یقون و تطہیر النفس, نفس کی تطہیر قلب کے جیسا ذکر ہوگا ویسے قلب میں تطہیر ہوگی. اللہ تعالیٰ ہم سب کو تطہیر, یعنی ذکر کے اعتبار سے قلب میں صفائی ہوگی. اور مت کہتا ہوں کہ تجربہ ہی کر کے دیکھ لیجیے, آپ بیٹھے تھوڑی دیر ذکر کیجیے تب طبیعت بدل جائے گی. یہ حضرت فرماتے تھے. حضرت تھانوی کہتے ہیں کہ ذکر کو نہ چھوڑو اگرچہ دوڑتے بھاگتے کیوں نہ ہو, کیونکہ تم نے اگر ذکر کو چھوڑ دیا یہ سمجھ گئے کہ دل شریک نہیں ہے تو زبان سے کیا کروں. کہا غلط ہے یہ, دل شریک نہ ہو تب بھی زبان ہی کرو, کیونکہ ذکر کا جو ایک حق اللہ تعالیٰ کا ایک حق ہے, زبان نے تو ادا کیا ہے, قلب تمہارا قابل نہ ہے لیکن زبان تو حق ہے. تو اگر زبان اللہ تعالیٰ جنت میں زبان کو بھیجیں گے کیا دوسرے آدھا محل نار ہو سکتے ہیں, وہ جاننے میں جائیں گے. ابھی ذکر نے اپنا کام کیا ہے اور آپ نے اس کے مطابق عمل کیا. تو کہتے ہیں کہ اور چیزیں چھوٹ گئی ہیں تو کہا کہ اس کے چھوڑنے کا خیال نہ کرو, یہ اپنا کیے جاؤ, کیونکہ اللہ کا جب ذکر پہنچے گا تو ذکر مطالبہ کرے گا جنت میں جانے کا. دوسرے اعضا کہتے تو فرماتا ہے کہ اللہ کبھی ایسا نہیں کرے گا ہے کہ دوسرے اعضا کو چھوڑتے اس کو بھی ساتھ کرے, تم بھی چلے جاؤ. یا ذکر زبان ہے اور بھیج دیتے ہیں اللہ تعالیٰ اس کو. قد افلح من زکاها وذکر فصلہ والا حسب تزکیہ, اور تزکیہ کے مطابق ہوتی ہے شہود مالیت. ذکر کے مناسب تزکیہ ہے اور تزکیہ میں نام شہود مالیت ہے درجات. پہلے ذکر ہوگا اس کے بعد اللہ کی مالیت حاصل ہوگی, پھر اس مالیت سے پھر اللہ کیا پہنچے گا. وہ ہے والا حسب تزکیہ, والا حسب تزکیہ یکون شہود المعیت, معیت کا شہود ذکر کے اعتبار سے ہو. اللہ تعالی سنا دیا تھوڑا سا اور سنا دیا مانگوں, یہ تو کس کی شرما تھا. مقصود تمام سلوک سے, مقصود تمام سلوک سے یہی ہے کہ نہ معاشی سے نفرت ہو جائے. معاشی کے نفرت ہونا اس سلوک کا مقصد ہے. بزرگوں کے یہاں بھی جو جایا جاتا ہے اس لیے کہ معاشی سے نفرت پیدا ہو جائے. جب نفرت پیدا ہوگی تو اللہ سے تعلق پیدا ہوگا. مقصود تمام سلوک سے یہی ہے کہ معاشی سے نفرت ہو جائے, اطاعت کی طرف رغبت ہو جائے, اطاعت کی طرف رغبت ہو جائے. اور حالات طرف بے قراری مقصود ہیں, اور حالات کا پیدا ہونا اور طرف پیدا ہو جانا بے قراری کا یہ مقصود نہیں ہے. مقصود ذکر ہے, تڑپنا مقصود نہیں ہے, ہو جائے دوسری بات ہے, لیکن حال مقصود نہیں ہے. مقصود ذکر اللہ ہے. اس میں بہت سے طالبین آگے اب ایک سو روپئے بھی چھوڑ دیتے ہیں. یہ ماتھانوی کی تجدیدی کا نام حضرت اس کو ہر عالم سنا دیتے. ماں بیماری ند بھی آئے یہی سنایا, اسی سے موت کے لوگ بیٹھے ہی ہو گئے. آگے رمضان میں آئے تھے یہی یہ باتیں سنائی حضرت نے. کہا کہ کہے گا حضرت یہ کہاں سناتے ہیں؟ کہا بس وہی حضرت تھانے میں کہہ رہا جو ملتی تھی اسے وہ نوٹ کر لیتا تھا. پر بات ہے مقصود تمام سلوک سے یہی ہے کہ معاشی سے نہ پتہ ہو جائے. یہی بات سمجھ لیا جائے, معاشی سے بچو. حضرت بمبئی تشریف لے گئے تو معاشی سے بچنے ہی پر قرار کرتے تھے, خاص طور سے بد نظری سے بچاؤ, اپنے کو بچاؤ. بہت بیان فرما دیتے بمبئی میں معاشی آپ نے. اللہ تعالیٰ ہم لوگ مقصود تمام سلوک سے یہی ہے کہ معاشی سے نفرت ہو جائے, گناہوں سے نفرت ہو جائے, اور اطاعت کی طرف رغبت ہو جائے. اس سلوک کا حاصل یہ ہے کہ اتنا آسان کر دیا کہ شاہ ولی اللہ صاحب جو رہے نہیں ماں گنگوئی لکھ رہے ہیں رشید احمد, پورا اتنے قابل آدمی تھے رشید احمد صاحب گنگوئی, معمولی آدمی تھوڑے تھے. پہلے سے تعلق وہاں تھا انہوں نے سے قائم کیا تھا. مقصود تمام سلوک سے یہی ہے کہ معاشی سے نفرت ہو جائے, گناہوں سے نفرت ہو جانا ہے. کل طریق ہے आसान कर दिया, दिमाग में वही आसान किया है, तो सुलूक को इतना आसान जो कुछ माथा में किया है वहां सुलूक के माताते में मां गंगोई के माताते में किया है, उनके मंशा से किया है। मकसूद तमाम सुलूक से यही है कि माशी से नफरत हो जाए और एतात से रगबत हो जाए, तभी रगबत हो जाए, तिलावत करना चाहिए, जिक्र करना चाहिए, तभी चीज हो जाए। ये बहुत बड़ी चीज है। और हालात जो जिसको हम लोग चाहते हैं, हालात तड़प बेकरारी मकसूद नहीं, बंदा बंदगी को बना है, बेकरारी को थोड़ी बना है। अच्छी बात है, कहीं दिमाग का वही इबारत है, जबरदस्त मकदूमात रशीदी है। बंदा बंदा हालात तड़प बेकरारी मकसूद नहीं, बंदा बंदगी के लिए बना है, तड़पने के लिए नहीं बना है, बेकरारी को न कि बेकरारी, बेकरारी बहुत इत्मीनान है। अल्लाह के जिक्र इतना है तत्मीन कुलूब, अल्लाह के जिक्र से तो इत्मीनान है, कुलूब मिलता है, इसके लिए सुलूक में आ जाता है कि सुकून मिले आपको। और तुम अभी बेकरारी है कि चाहते हो, बहुत बार मेरा ख्याल है कि मौलाना अब्दुल बारी से अभी तशरीफ ले गए थे, शायद पूरे रमजान इन सब बातों को बयान करते रहे, फिर बहुत लिखा, उसके बाद फिर मौलाना अब्दुल बारी साहब वगैरह यही मन मिल गया फिर। ये नफ्स के लिए जिक्र लाजिम है, सोहबत और तस्क सोहबत और जिक्र लाजिम है। बस करूँ मखलूक की कबूलियत, मखलूक की कबूलियत सेहत हाल की अलामत है। ये भी देखिए, ये मकबूल किसी को अच्छा समझ रही है साहब हाल, ये अल्लाह ताला की तरफ से है, अल्लाह ताला ने उसके दिल में डाला है, तो मालूम है कि अल्लाह ताला क्या है, वो मकबूल है, तो अल्लाह ने उसके दिल में इल्का किया, वो बयान कर रहा है। तो ये भी एक नई चीज है, मखलूक की कबूलियत सेहत हाल की अलामत है। मखलूक मान रही है किसी को, ये नहीं कि मुझे अकारी कराई गया मैंने, ये कि अल्लाह ताला ने उसके हाल को ठीक किया है, दुरुस्त किया है, तो अल्लाह चाहता है कि मेरे बंदे इसको अच्छा समझे। कहा ना बहादुर आरफी कल्लमा यकून सातकम मुतमसिकम बेहतर फजू कल भी आमिर जाएगा बताया कबूल खल्क हत्ता कार बादहुम इन जाह वल इकबाल व खल्क ला अब्लगा। कहते हैं काल खल्क ला ला इतर बहुत मुश्किल इबारत है, समझाने में देर लग रही है। एक और इबारत पढ़ता हूँ, इखलास की फजीलत वाली इंसान हो मुन हमें कुन पिहु दूरी वो मुन गमे सुन पी शहर कल्लमा इधर करो भरमाते हैं मताए दुनिया, मताए दुनिया कलील है, उसके आगे दे रहे हैं साफ मानी ने फरमाया है तह तक कलू कदन कि मताए दुनिया कलील है उसके पीछे मैं भेजा बाद नकल हदीस के नकल करने के बाद ला फी मकामी जरूरत नाम हुआ नेमत दुनिया लेमन तजवत है। कहते हैं कि अगर दुनिया तुम्हारे लिए मुजिर होती हो तब तुम मना है ही है, लेकिन मुतरकन मुजिर नहीं है। अगर उस दुनिया से तुमको इत्मीनान हासिल होता है तो वो दुनिया मतलूब है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खुद फरमाया कि जब हजरत के यहाँ बैठे हुए थे बहुत से सहाबा, वो जाने लगे, कहाँ जा रहे हो, कहा मैं जा रहा हूँ कुछ चारा वगैरह उसको बेचूंगा उसे खाऊंगा। कहा तुम अच्छे है, तुम्हारे लिए इशाक नहीं, तुम चले जाओ, भेज दिया। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत हजरत दिन रात यही बयान करते रहते थे। अब ये पहली मरतबा मैं क्या क्या बयान करूँ, अल्लाह ताला से दुआ कीजिए कि खानकाह के नाम पर हम तो जमा है, मैं भी खानकाह के नाम पर जमा हुआ हूँ, इस वजह से खानकाह की बात कर दिया। अगर ये पूरी तरह वजाहत मैं नहीं कर सका तो दिनों तो यही करते ही काम ही यही है, लोग आते ही हैं, लेकिन बहरहाल इस पर मैं ज्यादा कह भी नहीं सकता, नए लोग हैं नई बातें हैं। पहले खानकाह की बात शुरू कर लिया जो शायद किसी को पसंद आता ना हो, इसमें बस करता हूँ। लेकिन है दो चीजें, सोहबत अल्लाह से निस्बत पैदा करने के लिए दो चीजें, सोहबत सालहीन और जिक्रुल्लाह, अल्लाह का जिक्र, अल्लाह का जिक्र हो और सालहीन की सोहबत है। हजरत थानवी ने कहा कि जरूर वो अल्लाह तक पहुंच जाएगा, सालहीन की सोहबत और जिक्रुल्लाह, बकदर जरूरत जिक्र की जरूरत हर जगह। मान लो जिक्र छोड़ देते थे बहुत खुश होते थे, बहुत खुश होते थे, जिक्र न छोड़। माँ गंगोई कहते हैं कि जिक्र जारी रखो, चाहे चलते फिरते दौड़ते ही क्यों न हो, लेकिन जिक्र को जारी रखो। यही लफ्ज है, अगर चलते फिरते दौड़ते ही क्यों न हो, अपने जिक्र को जारी रखो, क्योंकि अगर कल्ब क्योंकि अगर तुम्हारे कल्ब ने गफलत किया, कल्ब ने गफलत किया तो हाथ ने तो गफलत नहीं बनता है, तो कल्ब की गफलत अलग और हाथ का जिक्र या जबान का जिक्र अलग। ये जबान का जिक्र तुमको जन्नत ले जाएगा, कल्ब कहेगा फिर क्यों ना हो जाए। बारा अल्लाह ताला हम सब लोगों को तरीक को समझने की तौफीक दे, और ये खानकाह अल्लाह ताला इनको सही मानों में खानकाह इकामत जिक्र तवज्जो नफ्स की तरफ, कद अफलाहा मन दक्काहा वकद खावा मन दस्सा, पढ़ाई उसे पाई। सिर्फ जिक्र काफी नहीं है, न सिर्फ दोनों का जिक्र। हजरत में कली पसों ने देखा कि आपने जिक्र क्यों छोड़ दिया, जिक्र को साथ ले करके चलिए, वो जिक्र ना आपको पहुंचाएगा वहां तक। तो इसलाह नफ्स इसलाह अखलाक या अलग चीज है, लेकिन है वो भी जरूरी है, दो ही चीजें हैं। इसलाह उसे ये दिल और दूसरे तकसीर जिक्र, अल्लाह ताला हम सब लोगों को जिक्र की भी तौफीक दे और अपने नफ्स की इसलाह की भी फिक्र पैदा कर दें। इसलाह होगी इसी के लिए मौलाना अब्दुल माजी साहब दरियाबादी, मौलाना अब्दुल बारी नदवी सब हजरत गए, क्या वो नहीं जानते थे, इसीलिए गए। बहरहाल हम सब लोगों के लिए जो उन लोगों के लिए जरूरी चीज थी वही हम सब के लिए जरूरी है। अल्लाह मुझे भी तौफीक दे, आप हजरात को भी। अब आखिरी दिन है, हम भी शिकल शायद चले जाएंगे, आप लोग से फिर मुलाकातें ही नहीं होंगी। इसमें मैंने बहुत दिन में कहा क्या क्या बयान करूं, लेकिन मैंने कुछ बयान किया कि नहीं, कुछ बयान कर दिया बस, ज्यादा मेरे को वो गुमान में नहीं था कि ये मुझे बयान करना है। अल्लाह ताला से दुआ कीजिए कि मैं भी खाली रहे, वह तो मजलिस रोजा नहीं होती है, साला से कभी धागा नहीं होती है, 9 बजे से 10 बजे मजलिस होती है और नशे भी होती है पूरी दुनिया में, तकरीर नशे होती है जो मैं करता हूँ है ना, और नशे होती है पूरे इंग्लैंड हर जगह जाती है, वहाँ के लोग सुनते हैं भेजते रहते हैं, होते ही नहीं है नशे पूरे 7 बजे से या 8 बजे से 9 बजे तक बयान करता हूँ, सारा साल से बयान करता हूँ और नशे भी हो रही है सारा साल से, लेकिन अपने लोग ज़्यादा पता नहीं है, दूसरे भी लिखते रहते हैं लंदन से अमरीका से। अल्लाह ताला मुझे भी तरीक पर चलने की तौफीक, अहले तरीक में से बदला दे। माँ गंगोही माँ कासिम हमारे अकाबिर में से थे, जबरदस्त जाकिर शागिर थे। मौलाना कासिम साहब या माँ गंगोही ने कुछ बैत किया हजरत हाई साहब ने, तो मस्जिद में जाकर जिक्र कर रहे थे तहज्जुद वगैरह, तो कहा मौली रशीद अहमद तुम तो ऐसा जिक्र कर रहे थे जैसे पुराना आदमी जिक्र करता हूँ। हजरत आई ऐसा जिक्र किया उन्होंने, तो शाखाओं में जिक्र का भी जबानी सही लेकिन जिक्र का भी एक सिलसिला रहना चाहिए, और अपने अखलाक की तरफ तवज्जो, बदखुशी न हो, बदगोई न हो, बदनजरी न हो, बदजबान, जब इन चीज़ों का ख्याल रखेगा अल्लाह की तरफ से मदद होगी और इंशाल्लाह उसका सुलूक इसी दुनिया में तमाम होगा और फिर अल्लाह ताला के हम सालीन के जुमरे में इंशाल्लाह शुमार कर लिए जाएंगे। दुआ कीजिए मौलाना, दुआ कीजिए। اللهم آت نفسي تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها. اللهم اجعل سريرتي خيرا من علانتي واجعل علانتي صالحة. اللهم اجعل سريرتي باطل كهماله. اللهم اجعل سريرتي خيرا من علانتي واجعل علانتي صالحة. اللہ اس دعا کے مطابق دعا کو قبول فرما دیئے اور ہمارے قلوب کو ہمارے نفوس کو صالح بنا دیئے اور اللہ کے مرضی کے مطابق اس کو بنا دے اور اس کے مطابق تمام اعضاء کو چلنے کے طور پر مرحمت فرمائیے. ربنا تقبل منا. ماشاءاللہ یہ سلسلہ ہے, جو دو سلسلہ جاری رکھے ہوئے ہیں ان کو بھی انشاءاللہ ثواب ملے گا, ضرور ملے گا. جی محنت وہ لوگ بھی مشقت کرتے ہیں, آپ آزاد تشریف لائے, ہم لوگ بھی اسی لیے آئے ہیں. اللہ تعالیٰ ہمارے اس آنے کو بھی قبول فرمائے اور جو تھوڑی بہت توجہ اللہ تعالیٰ مزید توجہ دے اور ان اخلاق باطنہ سے اخلاق قلبیہ سے اللہ ہمارے قلب کو منور فرما دے. ربنا تقبل منا انک انت السمیع العلیم. برحمتک یا ارحم الراحمین. ربنا تقبل منا. Thank you.